سورة الشورى. بسم الله الرحمن الرحيم. حم عين سين قاف. كذلك يوحي إليك وإلى الذين من قبلك الله العزيز الحكيم. له ما في السماوات وما في الأرض وهو العلي العظيم. تكاد السماوات يتفطرن من فوقهن والملائكة يسبحون بحمد ربهم ويستغفرون لمن في الأرض، ألا إن الله هو الغفور الرحيم. والذين اتخذوا من دونه أولياء الله حفيظ عليهم وما أنت عليهم بوكيل. الله باجھارے مہربان جے نالے سا شروع. حامیم عین سین قاف. غالب حکمت وارو اللہ اہڑی طرح تو ڈاہ وہی موکلے تھو ان ڈاہ جے کی توکھا اگ ہوا موکلین دو رہو. جے کی آسمانن میں آہے این جے کی زمین میں آہے سو سب سندس آہے این اوہ سب کھا متھا ہوں این وڈو آہے. خدا جی دہشت کھا آسمان پہنجے متھا ستتی پھاٹدا این ملائک پہنجے پالنہار جی سارا حسان کد پاکائی بیان کندا ہن این جے کی زمین میں آہن تن لائے بخشش گھرنداہن. خبردار بے شک اللہ ای بخشنہار مہربان آہی. این جن انکا سوائے بیا دوست ورتاہن تن تے اللہ نگہبان آہی این تو متھن کو ذمہ وار ناہی. وَكَذَلِكَ أَوْحَيْنَا إِلَيْكَ قُرْآنًا عَرَبِيًّا لِتُنْذِرَ أُمَّ الْقُرَى وَمَنْ حَوْلَهَا وَتُنْذِرَ يَوْمَ الْجَمْعِ لَا رَيْبَ فِيهِ فريق في الجنة وفريق في السعير. ولو شاء الله لجعلهم أمة واحدة ولكن يدخل من يشاء في رحمته والظالمون ما لهم من ولي ولا نصير. أم اتخذوا من دونه أولياء فالله هو الولي وهو يحيي الموتى وهو على كل شيء قدير. اہڑی طرح تو ڈاہ عربی بولی میں قرآن وہی کیو سوں ت مکے وارن این سندس آس پاس وارن کے ڈے جاری این قیامت جو ڈیں جہ میں کو شک نہ ہے تہ کھا پن ڈے جاری. ہک ٹولی بہشت میں ائی بی ٹولی دوزخ میں ہوندی ائی جے کدے اللہ گھرے ہا تو انن سبنی کے ہک ٹولی کرے ہا پر جے کے گھرے تے کے پہنجی باج میں داخل کندو آہے ائی ظالمن جو نکی کو دوست ائی نکی کو مددگار آہے اللہ کان سوائے بیا کار ساز کرے ورتا تھن تھا سو تا اللہ ای کار ساز آہے ائی اوہو ای موان کے جیاری دو آہے ائی اوہو سب کے شیطے وسوارو آہے وما اختلفتم فيه من شيء فحكمه إلى الله ذلكم الله ربي عليه توكلت وإليه أنيب فاطر السماوات والأرض جعل لكم من أنفسكم أزواجا ومن الأنعام أزواجا يذرؤكم فيه ليس كمثله شيء وهو السميع البصير له مقاليد السماوات والأرض يبسط الرزق لمن يشاء ويقدر إنه بكل شيء عليم أي جه قال باب تكرار كيو اتوا سو كجب هجي تو انہیں جو نبیرو اللہ جے حوالے کیل آہے مہ جو پالنہار اوہ اللہ آہے متس بھروسو کیم این داہوں سموٹا تھو آسمان این زمین جو بنائیں دڑا ہے اوہاں جے جن سما اوہاں لائے زالوں پیدا کیائیں این ڈھورن جے جن سما کے ترائی قسم بنائیائیں انہیں طرح سا اوہاں کے پکھیڑے تھو ان جہڑی کعب شئے ناہے ऐं उहो ॿुधंदड़ ॾिसंदड़ आहे आसमाननि ऐं ज़मीन जूं कुंजियूं खेस आहिनि जंहिं लाइ घुरे तंहिं लाइ रोज़ी कुशादी कंदो आहे ऐं जंहिं लाइ घुरे तंहिं लाइ तंग कंदो आहे बेशक उहो हर शइ खे ॼाणंदड़ आहे دين ما وصى به نوحا والذي أوحينا إليك وما وصينا به إبراهيم وموسى وعيسى أن أقيموا الدين ولا تتفرقوا فيه كبر على المشركين ما تدعوهم إليه الله يجتبي إليه من يشاء ويهدي إليه من ينيب अवां लाइ इहो दीन मुक़ररु कयाई जंहिं जे क़ाइम करण जो नूह खे हुकुम कयो हुआई ऐं जेको तोदाह बि वही कयोसीं ऐं उहो जंहिं जे क़ाइम करण जो इब्राहिम ऐं मूसा ऐं ईसा खे हुकुम कयोसूं त दीन खे क़ाइम करियो ऐं मुंहिंजी धार धार न थियो मुशरिकनि खे उहा ॻाल्हि ॾुखी लॻी जंहिं ॾांहुं खेनि सॾींदो आहीं अल्लाह जंहिं खे घुरे तंहिंखे पाण ॾांहुं चूंडींदो आहे ऐं जेको ॾांहुं सवरंदो आहे तंहिंखे पाण ॾांहुं हिदायत कंदो आहे بعد ما جاءهم العلم بغيا بينهم ولولا كلمة سبقت من ربك إلى أجل مسمى لقضي بينهم وإن الذين أورثوا الكتاب من بعدهم لفي شك منه مريب ऐं न जुदा थियूं उमतूं मगर बाद उन जे जो आयो उन्हनि वटि इल्मु अज़रुवे सरकशीअ जे पाण में ऐं जेकॾहिं तुंहिंजे पालनहार खां मुक़रर मुदत ताईं मोहलत ॾियण जो हुकुम अॻे जारी थियल न हुजे हा त ज़रूर संदनि विच में हाणे ई फ़ैसिलो कजे हा ऐं बेशक जे उन्हनि पैगम्बरनि खां पोइ किताब जा वारिस कया विया से दीन खां वॾे शक में पियल आहिनि فلذلك فادع واستقم كما أمرت ولا تتبع أهواءهم وقل آمنت بما أنزل الله من كتاب وأمرت لأعدل بينكم الله ربنا وربكم لنا أعمالنا ولكم أعمالكم لا حجة بيننا وبينكم الله يجمع بيننا وإليه المصير पोइ तूं उन दीन ॾांहुं सॾु ऐं जीअं तोखे हुकुम कयो वियो आहे तीअं बीहक वठ ऐं संदन सदन जी ताबेदारी न कर ऐं चओ त जेको बि किताब अल्लाह लाथो तंहिंखे मञम ऐं मूंखे हुकुम थियल आहे त अव्हां जे विच में इंसाफ़ करियां अल्लाह असांजो पालनहार ऐं अव्हां जो पालनहार आहे असां लाइ असांजा अमल ऐं अव्हां लाइ अव्हां जा अमल आहिनि असांजे ऐं अव्हां जे विच में को तकरार कोन्हे अल्लाह असां सभिनी खे क़यामत जे ॾींहुं गॾु कंदो ऐं ॾांहुस मोटणु आहे يُنَ فِي اللَّهِ مِنْ بَعْدِ مَا اسْتُجِيبَ لَهُ حُجَّتُهُمْ دَاحِضَةٌ عِنْدَ رَبِّهِمْ وَعَلَيْهِمْ غَضَبٌ وَلَهُمْ عَذَابٌ شَدِيدٌ أي الله جي دين بابت संदसि फरमान क़बूल थियण खां पोइ जेकी झगड़ो कंदा आहिनि तिन जी हुजत संदन पालनहार वटि कूड़ी थियण वारी आहे ऐं मथन अल्लाह जो ॾमर आहे ऐं उन्हनि लाइ सख़्त अज़ाब आहे وما يدريك لعل الساعة قريب يستعجل بها الذين لا يؤمنون بها والذين آمنوا مشفقون منها ويعلمون أنها الحق ألا إن الذين يمارون في الساعة لفي ضلال بعيد الله هو آهي جه سچو كتاب اي انصاف جي ترازي لاتي توکي کهڙي ڳال ڄاڻايو متا قيامت ويجي هجي जेकी क़यामत खे न मञींदा आहिनि चे उन खे तकड़ो घुरंदा आहिनि ऐं जिन ईमान आंदो आहे चे उन खां डिॼंदा आहिनि ऐं ॼाणंदा आहिनि त बेशक उहा सच अचणी आहे ख़बरदार बेशक जेकी क़यामत बाबति झगड़ो कंदा आहिनि سے بے شک ولی گمراہی میں آہن. اللہ لطیف بعباده یرزق من یشاء وهو القوی العزیز. من كان يريد حرث الآخرة نزد له في حرثه ومن كان يريد حرث الدنيا نؤته منها وما له في الآخرة من نصيب. الله پنجن بانن تے مہربان آہی جن کے گھرے تن کے روزی دیندو آہی ایو سگھارو غالب آہی جے کو آخر جی پوکھ گھرندو آہی تن لائے سندس پوکھ میں وادھارو کندا آہیں این جے کو دنیا جی پوکھ جو ارادو کندو آہی تن کے کچھ منجھاؤں سے دیندہ آہیں این آخرت میں ان جو کو حصو نہ ہی. أَمْ لَهُمْ شُرَكَاءُ شَرَعُوا لَهُمْ مِنَ الدِّينِ مَا لَمْ يَأْذَنْ بِهِ اللَّهِ وَلَوْلَا كَلِمَةُ الْفَصْلِ لَقُضِيَ بَيْنَهُمْ وَإِنَّ الظَّالِمِينَ لَهُمْ عَذَابٌ أَلِيمٌ. ترى الظالمين مشفقين مما كسبوا وهو واقع بهم والذين آمنوا وعملوا الصالحات في روضات الجنات لهم ما يشاءون عند ربهم ذلك هو الفضل الكبير. ذلك الذي يبشر الله عباده الذين آمنوا وعملوا الصالحات قل لا أسألكم عليه أجرا إلا المودة في القربى ومن يقترف حسنة نزد له فيها حسنا إن الله غفور شكور. انہن یعنی کافرن جا کے اہڑا شریک آہن چھا جن انہن لائے دین ما او نو رستو بنایو آہی جن جو اللہ حکم نہ کیو آہی اے جے کنے فیصلے کرن جو وعدو تھیل نو جے ہا تا ضرور ہانے ہی سندن وچ میں نبیرو کجے ہا اے بے شک ظالمن لائے ای دکھو اندر عذاب آہی. اے پیغمبر صلی اللہ علیہ وسلم ظالمن جے کی کمایو آہے تہجے عذاب سبباں کھین رجنر ڈسندے این وہ عذاب کھین پہنچندڑ آہے این جن ایمان آندو این چنگا کم کیا سے بہشتن جے باغن میں ہوندا جے کی گھرندا سو سندن پالن ہار وٹ انہن لائے موجود آہے یو ای وڈو فضل آہے یو ثواب وہ آہے جن جی اللہ پہنجن انن بانن کے خوشخبری دیندو آہے جن ایمان آندو آہے این چنگا کم کیا ہن. اے پیغمبر صلی اللہ علیہ وسلم کین چو تاؤں اوہاں کھاؤں نا پیغام پہنچائیں تے کو اجورو نتھو گھرا پر جگائے تا مائٹن جے وچ میں محبت رکھو این جے کو چنگائی کمائیں دو تہلائے ان میں چنگائی ودھائیں داسوں چھو تا اللہ بخشن ہار قدر جان وارو آہی. ام یقولون افترا علی اللہ کذبا فإن یشأ اللہ یختم علی قلبک ويمحو الله الباطل ويحق الحق بكلماته إنه عليم بذات الصدور وهو الذي يقبل التوبة عن عباده ويعفو عن السيئات ويعلم ما تفعلون ويستجيب الذين آمنوا وعملوا الصالحات ويزيدهم من فضله والكافرون لهم عذاب شديد چوندا آهن چھا تا پیغمبر پان اللہ تے کور تھایو آہی پوئے جے کنے اللہ گھرے تا تنجی دل تے مہر ہنے این اللہ کور کے ناس کندو آہی این پہنجن سخنن سان سچے دین کے ثابت کندو آہی بے شک ہو سینن وارو گج جان دڑ آہی این اوہو آہی جو پہنجن بانن جی توبہ قبول کندو آہی ऐं मदायुनि खां टारो कंदो आहे ऐं जेकी कंदा आहियो सो ॼाणंदो आहे ऐं जिन ईमान आंदो आहे ऐं चङा कम कया आहिनि तिन जी दुआ क़बूल कंदो आहे ऐं पंहिंजे फज़ल सां खेनि वधीक बि ॾींदो आहे ऐं काफ़िरनि लाइ ई सख़्त सज़ा आहे ولو بسط الله الرزق لعباده لبغوا في الأرض ولكن ينزل بقدر ما يشاء إنه بعباده خبير بصير وهو الذي ينزل الغيث من بعد ما قنطوا وينشر رحمته وهو الولي الحميد ومن آياته خلق السماوات والأرض وما بث فيهما من دابة وهو على جمعهم إذا يشاء قدير وما أصابكم من مصيبة فبما كسبت أيديكم ويعفو عن كثير وما أنتم بمعجزين في الأرض وما لكم من دون الله من ولي ولا نصير ومن آياته الجوار في البحر كالأعلام إن يشأ يسكن الريح فيظللن رواكد على ظهره إن في ذلك لآيات لكل صبار شكور أو يوبقهن بما كسبوا ويعفو عن كثير ويعلم الذين يجادلون في آياتنا ما لهم من محيص ऐं जेकॾहिं अल्लाह पंहिंजनि बाननि जी रोज़ी कुशादी करे हा त मुल्क में ज़रूर बिगेड़ विझनि हा पर जेतिरो पाण घुरंदो आहे ओतिरो नाज़िल कंदो आहे छो त उहो पंहिंजनि बाननि खे ॼाणंदड़ ॾिसंदड़ आहे ऐं अल्लाह उहो आहे जो माण्हुनि जे नाउमीद थियण खां पोइ मींहुं हेठि मोकिलींदो आहे ऐं पंहिंजी रहमत पखेड़ींदो आहे ऐं उहो ई कार साज़ सारायल आहे ऐं आसमाननि ऐं ज़मीन जो बणाइण ऐं जेकी संदन विच में चुरंदड़ पखेड़ी आई तिन जो बणाइण संदसि निशानियुनि मां आहे ऐं उहो जॾहिं घुरंदो तॾहिं संदन गॾु करण ते वस वारो आहे ऐं जेका बि ओखाई अव्हां खे पहुचंदी आहे सा अव्हां जे हथनि जी कमाई सबब आहे ऐं घणनि गुनाहनि खां त ख़ुदा दरगुज़र कंदो आहे ऐं अव्हीं ज़मीन में भॼी आजिज़ करण वारा न आहियो ऐं अल्लाह खां सवाइ अव्हां जो न को कारसाज़ ऐं न को मददगार आहे ऐं संदसि निशानियुनि मां दरिया में जबलनि वांगुरु जहाज़ हलंदा आहिनि जेकॾहिं ख़ुदा घुरे त वान खे झले पोइ ॿेड़ा दरिया जे पुठीअ ते हलण खां बीह रहनि बेशक उन में सभु कंहिं सब्र कंदड़ लाइ निशानियूं आहिनि या हलाक करेन तंहिं सबबां जो कमायाऊं ऐं दरगुज़र थो करे घणनि खां ऐं त जेकी असांजी आयतुनि बाबति झगड़ो कंदा आहिनि से ॼाणनि त उन्हनि लाइ छोटकारो न आहे فَمَا أُوتِيتُم مِّن شَيْءٍ فَمَتَاعُ الْحَيَاةِ الدُّنْيَا وَمَا عِندَ اللَّهِ خَيْرٌ وَأَبْقَى لِلَّذِينَ آمَنُوا وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ والذين يجتنبون كبائر الإثم والفواحش وإذا ما غضبوا هم يغفرون والذين استجابوا لربهم وأقاموا الصلاة وأمرهم شورى بينهم وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ وَالَّذِينَ إِذَا أَصَابَهُمُ الْبَغْيُ هُمْ يَنْتَصِرُونَ وَجَزَاءُ سَيِّئَةٍ سَيِّئَةٌ مثلها فمن عفا وأصلح فأجره على الله إنه لا يحب الظالمين ولمن انتصر بعد ظلمه فأولئك ما عليهم من سبيل إنما السبيل على الذين يظلمون الناس ويبغون في الأرض بغير الحق أولئك لهم عذاب أليم ولمن صبر وغفر إن ذلك لمن عزم الأمور وي جيكي أماں کے دنو جو آهي سو کچھ بھی ہو جائے त उहो दुनियवी हयाती जो थोरो सामान आहे ऐं जेकी अल्लाह वटि आहे सो भलो ऐं हमेशा रहण वारो उन्हनि लाइ आहे जिन ईमान आंदो आहे ऐं पंहिंजे रब ते भरवसो कंदा आहिनि ऐं उन्हनि लाइ बि जेकी वॾनि गुनाहनि ऐं बेहयायुनि खां पासो कनि था ऐं जॾहिं कावड़ बि आहिनि तॾहिं उहे बख़्शींदा आहिनि ऐं जिन पंहिंजे पालनहार जो हुकुम मञियो ऐं निमाज़ पढ़ी ऐं संदन कम पाण में सलाह सां हूंदो आहे ऐं जेकी खेनि रिज़क ॾिनोसूं तंहिं मां ख़र्चींदा आहिनि ऐं उहे अहिड़ा आहिनि जो जॾहिं खेनि को ज़ुल्म पहुचे तॾहिं मज़लूम जो मुनासिब बदिलो वठंदा आहिनि ऐं मदाई जो बदिलो ओहिड़ी मदाई आहे पोइ जेको माफ़ करे ऐं सुलह करे तंहिंजो अजर अल्लाह ते आहे बेशक अल्लाह ज़ालमन खे दोस्त न रखंदो आहे ऐं बेशक जेकी पंहिंजे ईज़ाजन खां पोइ वेर वठनि तिन ते का डोरा पे जी वाट कान आहे डोरा पे जी वाट रुगो उन्हनि ते आहे जेके माण्हुनि खे ईज़ाईंदा आहिनि ऐं मुल्क में नाहक फसाद विझंदा आहिनि उन्हनि लाइ ॾुखो ईंदड़ अज़ाब आहे ऐं अलबत जेको सबुर करे ऐं बख़्शे त बेशक उहो दरगुज़र करण हिमत जे कमन मां आहे وَمَن يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِن وَلِيٍّ مِّن بَعْدِهِ وَتَرَى الظَّالِمِينَ لَمَّا رَأَوُا الْعَذَابَ يَقُولُونَ هَلْ إِلَى مَرَدٍّ مِّن سَبِيلٍ وتراهم يعرضون عليها خاشعين من الذل ينظرون من طرف خفي وقال الذين آمنوا إن الخاسرين الذين خسروا أنفسهم وأهليهم يوم القيامة ألا إن الظالمين في عذاب مقيم وما كان لهم من أولياء ينصرونهم من دون الله ومن يضلل الله فما له من سبيل ऐं जंहिंखे अल्लाह गुमराह करे तंहिंजो उन खां पोइ को भर झलो कोन्हे ऐं तूं ज़ालमनि खे ॾिसंदे त जॾहिं उहे सज़ा ॾिसंदा तॾहिं चवंदा त हाणे दुनिया में वरण जी का वाह आहे छा ऐं ॾिसंदे तूं उन्हनि खे जो पेश कया वेंदा बाहि ते आजज़ी कंदड़ ख़्वारीअ खां अख ॾबी कयूं पिया ॾिसंदा ऐं मोमिन चवंदा त बेशक छीए वारा उहे आहिनि जिन पाण खे ऐं पंहिंजनि घर वारनि खे क़यामत जे ॾींहुं छियो लातो ख़बरदार बेशक ज़ालिम हमेशह जे अज़ाब में हूंदा ऐं अल्लाह खां सवाइ उन्हनि जा के भरझला न हूंदा जे खेनि मदद ॾीन ऐं जंहिंखे अल्लाह गुमराह करे तंहिं लाइ का वाट नाहे استجيبوا لربكم من قبل أن يأتي يوم لا مرد له من الله ما لكم من ملجأ يومئذ وما لكم من نكير فَإِنْ أَعْرَضُوا فَمَا أَرْسَلْنَاكَ عَلَيْهِمْ حَفِيظًا إِنْ عَلَيْكَ إِلَّا الْبَلَاغُ وَإِنَّا إِذَا أَذَقْنَا الْإِنسَانَ مِنَّا رَحْمَةً فَرِحَ بِهَا وإن تصبهم سيئة بما قدمت أيديهم فإن الإنسان كفور پنهنجي پالنهار جو حكم ان ڏينهن جي اچڻ کان اڳ قبول ڪريو جنهن کي اللہ جي پار کان ٽرڻو ناهي ان ڏينهن نكا اوهان کي كا واه آهي ۽ نه هوندو اوهان لاءِ کو انکار پوءِ جيڪڏهن منهن موڙين ته توکي مٿن نگهبان ڪري نه موڪليو اٿن تو تي پيغام پهچائڻ کان سواءِ ٻيو ڪي لازم ناهي ऐं बेशक असीं जॾहिं माण्हू खे पाण वटां बाझ जो मज़ो चखाईंदा आहियूं तॾहिं उन सां ख़ुशि थींदो आहे ऐं जेकॾहिं का ओखाई संदन हथनि जे अॻु कई सबबां खेन पहुचंदी आहे त बेशक माण्हू बेशुकुर थींदो आहे। لله ملك السماوات والأرض يخلق ما يشاء يهب لمن يشاء إناثا ويهب لمن يشاء الذكور أو يزوجهم ذكرانا وإناثا ويجعل من يشاء عقيما إنه عليم قدير آسمان ۽ زمين جي بادشاهي خاص الله جي آهي جيڪي گهري سو خلقيندو آهي جنهن کي وڻيس تنهن کي ڌيرون بخشيندو آهي ऐं जंहिं खे वणेसि तंहिं खे पुट बख़्शींदो आहे या खेनि पुट ऐं धीअरूं गॾु ॾींदो आहे ऐं जंहिं खे वणेसि तंहिं खे संढ कंदो आहे बेशक उहो ॼाणंदड़ वस वारो आहे। وما كان لبشر أن يكلمه الله إلا وحيا أو من وراء حجاب أو يرسل رسولا فيوحي بإذنه ما يشاء إنه علي حكيم وكذلك أوحينا إليك روحا من أمرنا ما كنت تدري ما الكتاب ولا الإيمان ولكن جعلناه نورا نهدي به من نشاء من عبادنا وإنك لتهدي إلى صراط مستقيم صراط الله الذي له ما في السماوات وما في الأرض ألا إلى الله تصير الأمور أي كهمان ولا يتينو إناهي त अल्लाह साणस ॻाल्हाए सवाइ हिन जे त इल्हाम सां या परदे जे पोयां या कंहिं कासिद मोकिलण सां ॻाल्हाए पोइ जेकी अल्लाह घुरियो सो संत हुकुम सां पहुचाए ॾे बेशक उहो सभ खां मथां हिकमत वारो आहे। ऐं अहिड़ीअ तरह असां पंहिंजे कलाम सां तोॾां क़ुरान वही कयो अॻु तूं न ॼाणंदो हुएं त किताब छा आहे ऐं न की ॼाणंदो हुएं त ईमान छा आहे पर क़ुरान खे नूर कयो अथऊं पंहिंजनि बाननि मां जंहिंखे घुरूं तंहिंखे उन सां सिधो रस्तो ॾेखारींदा आहियूं بے شک توں سدھے رستے ڈاں ہدایت کندو آہیں، یعنی انہی اللہ جو رستو جو جے کی آسمان ایں زمین میں آہے سو سندس آہے، خبردار اللہ ڈاں ہی سب کم وری ویندا آہیں۔